माथि चढ्दैछ, कुन गीत तल झर्दैछ, अनि कुन गीत नन मुभरको रूपमा रहेको छ। नम्बर 10 देखि नम्बर 1 सम्म नयाँ नेपाली चलचित्रका कर्णप्रिय गीत संगीत, यो हो कार्यक्रम कलिउड काउन्टडाउन। कलिउड काउन्टडाउन नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम कलियर काउन्टडाउनको साथमा। साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नुभएको आवाज उसागरको, अनि यो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ। र प्रोग्राम कलिउड काउन्टडाउन आउने गर्छ प्रत्येक सातको सोमबार दिउँसो 1 बजेको न्युजपछि करिब करिब 2 बजीसम्म। र कार्यक्रम कलिउड काउन्टडाउन भित्र रहेर हामीले नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू, अनि प्रदर्शन भएर वर्कमार्च गएका नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छु कार्यक्रम कलिउड काउन्टडाउनमा। र आज पनि 10 उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीतको साथमा साथ दिनको लागि आइसकेको छु। अब लाग्नु पर्ने हुन्छ काउन्टडाउनको नम्बर 10 पोजिसनमा। र त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु, यो साता नेपाली कथन चलचित्र मुटु काउन्टडाउनबाट आउट भएको छ भने न्युजी मारेको छ कबड्डी। र कबड्डी अब प्रदर्शनमा आउँदैछ, वैशाख 12 गतेबाट प्रदर्शनमा आउँदैछ। कबड्डीको बारेमा हामी एकछिनपछि चर्चा परिचर्चा अवश्य गर्नेछौँ। र अबलाई भने नम्बर 10 नेपाली कथन चलचित्र बर्मा, र बर्मा रिलिज भइसकेको फिल्म हो चितवनमा भने यो चलचित्र प्रदर्शनमा आउन सकेन। र ऋषि नेपालले चलचित्रलाई निर्देश गरेका हुन् र 80% छायाङ्कन चितवनमा भएको थियो, तर चितवनमा भने यो चलचित्र प्रदर्शनमा आउन सकेको छैन। नम्बर 10 पोजिसनमा नेपाली कथन चलचित्र बर्माबाट फूल जस्तो जीवन। नम्बर 10 काउन्टडाउनको नम्बर 10 पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ बर्मा। र धेरै ठाउँमा यो चलचित्र प्रदर्शनमा आउन सकेको छैन, र निर्माता निर्देशकहरूले सिनेमा बनाउँछन् तर सबै स्टेसनमा भने चलाउन सक्दैनन्। र यो कमजोरी कसको हो भन्दा सुरुमा त निर्माताकै हो, सँगसँगै वितरक कमजोरी मार्नुपर्छ। र सिनेमाले एक ठाउँमा राम्रो व्यापार गर्न नसकेपछि अन्य हलका दोस्रो हलले चाहिँ यो सिनेमालाई चाहिँ लिन सकिराखेको छैन। र अब लाग्नुपर्ने हुन्छ नम्बर 9 पोजिसनमा। नम्बर 9 पोजिसनमा नेउची गरेको छ नेपाली कथन चलचित्र कबड्डी। र कबड्डीको कुराकानी गर्ने हो भने वैशाख 12 गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ। अबलाई भने नम्बर 9 नेपाली कथन चलचित्र कबड्डी। घर सजाउन बारीकै फूल रोज्यो। माया चाहिँ साँच्चै गर्नुहुँदो रहेछ भाउजूलाई। गर्छु नि साला, ज्यान हाजिर छ त्यसको लागि। नाताले यहाँ अर्को नाता खोज्यो, घर सजाउन बारीकै फूल रोज्यो। माया खै कसले बुझ्यो, माया खै कसले बुझ्यो। कति सपना जुट्यो, कति फुट्यो। Thank you. गोरेटो कता पहिला कता छुट्यो हराएको छाया खै कसले भेट्यो माया खै कसले बुझ्यो माया खै कसले बुझ्यो कति सपना छुट्यो कति फुट्यो कति सपना छुट्यो कति फुट्यो ओके वैशाख 12 गतिबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र कबड्डीको गीत यहाँले सुनिरहनु भएको छ. नम्बर 9 पोजिसनमा आइपुगेको छ नेउन्ट्री फिल्मको नेउन्ट्री सङ्ग. वैशाख 12 गते यो चलचित्र रिलिज हुँदैछ र चलचित्रबाट निर्माण युनिट सँगसँगै धेरैले आशा लिएका छन्. अब सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी नै छ र निश्चल बस्नेतको लगानी सिनेमामा रहेको छ. रब लाग्नु पनि हुन्छ नम्बर 8 पोजिसनमा. नम्बर 8 पोजिसनमा आइपुगेको छ फिटकिरी र फिटकिरीको कुराकानी गर्ने हो भने र फिटकिरी रिलिज भइसकेको छ 2070 सालमा. यो चलचित्र प्रदर्शनमा आएको थियो र चलचित्रले राम्रो व्यवहार गर्न सकेन र आफ्नो लगानी पनि सेभ गर्न सकेन र एउटा फ्लप फिल्मको लिस्टमा पर्न सफल भएको छ. फिटकिरी मायाको पहिरो बोलको गीत नम्बर 8 पोजिसनमा नेपाली कथन चलचित्र फिटकिरीबाट. नम्बर 8 दुरुस्तै पनाइ रमाउन खोज्छु बन्छ झन् झन् गहिरो पहिरो यो मायाको पहिरो यो मायाको पहिरो यो मायाको. ओके यो मायाको पहिरो यो मायाको पहिरो यहाँले गीत सुनिरहनु भएको छ फिल्म फिटकिरीको. यो गीत सुनिरहँदा अर्जुन कुमारको स्वर हो यो. र अब हामी लाउनु पर्ने हुन्छ नम्बर 7 पोजिसनतर्फ. नम्बर 7 पोजिसनको गीत रहेको छ फिल्मको नाम रहेको छ झेली र झेलीको कुराकानी गर्ने हो भने झेली पनि रिलिज भइसकेको फिल्म हो र झेलीले पनि राम्रो व्यापार गर्न सकेन र असफल फिल्मको लिस्टमा परेको छ चलचित्र झेली. वेस्मानले यो चलचित्रको निर्माण गरेका हुन् र यो चलचित्रबाट निर्माता वेस्मान चुरुलुमा डुबेका छन्. नम्बर 7 पोजिसनमा झेली. नम्बर 7 फेरि तिम्रो हेर्न मन लाग्यो फेरि तिम्रो रूप हेर्न मन लाग्यो मिठो एउटा कुरा गर्न मन लाग्यो तिम्रो छेउमा आएर देव्रे घोडा टेकेर हातमा रातो गुरा तिम्रो आँखा हेरेर भन्न मन लाग्यो I love you. Oh, oh, oh. Okay, I love you, I love you. यहाँले गीत सुनिरहनु भएको छ नम्बर सेभेन पोजिसनमा जेली, यो एक स्टेप तल चढाइएको छ. जेली रिलिज भइसकेको फिल्म हो र सफल फिल्म हो जेली. अब लाग्नुपर्ने हुन्छ नम्बर सिक्स पोजिसनतर्फ. नम्बर सिक्स पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र आदि बाटो, र आदि बाटोलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् र यो चलचित्रमा सङ्गीत गर्ने काम सुरेश अधिकारीले दिनुभएको छ. र आदि बाटोको कुराकानी गर्ने हो भने यो चलचित्रले आफ्नो लगानी पनि सेभ गरिसकेको छ र भित्र यानि नेपाल र बाहिरबाट चाहिँ यो चलचित्रले आफ्नो लगानी सुरक्षित गरिसकेको छ. र अब नम्बर सिक्स पोजिसनमा आदि बाटोबाट रमाइलो गीत नम्बर सिक्स. यो चलचित्र प्रदर्शन भइराखेको छ टाढीको नारायणी चलचित्र मन्दिरमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ. चलचित्र आदि बाटो, र आदि बाटोमा एस कुमार, जेनिसा केसी, सबिर श्रेष्ठ लगायतको कलाकारको प्रमुख भूमिका रहेको छ. र सामाजिक र पारिवारिक सँगसँगै साङ्गीतिक पक्षलाई यो चलचित्रले उठाउने काम गरेको छ. र एस कुमारको कामलाई दर्शकले तारिफ गरेका छन्, जेनिसा केसीको कामलाई पनि दर्शकले चाहिँ तारिफ गरेका छन् भने सबिर श्रेष्ठको कामलाई पनि दर्शकले तारिफ गरेका छन्. नम्बर फाइभ पोजिसनमा लाग्नुपर्ने हुन्छ. नम्बर फाइभ पोजिसनमा आइपुगेको छ माई प्रमिस, र माई प्रमिस दुई स्टेप माथि चढेको छ. र अब माई प्रमिस प्रदर्शनमा आउनुपर्ने चलचित्र विविध कारणबाट चाहिँ रोकिराखेको छ. र निर्माताले दिएको जानकारी अनुसार अब यो चलचित्र जेठिया असारमा प्रदर्शनमा ल्याउने तयारी भइराखेको जानकारी त गराएका छन्, तर जेठिया असारमा प्रदर्शनमा आउँछ या आउँदैन त्यो पनि निश्चित भइसकेको अवस्था छैन. अबलाई नम्बर फाइभ पोजिसनमा माई प्रमिसबाट जेसुकै भन तिमी. नम्बर फाइभ. भन तिमी जेसुकै, सोच तिमी मन पराउनु दोष भए, दोष भए माया गर्नु दोष भए, दोष भए मन पराउनु दोष भए माया गर्नु दोष भए खै के भो तिम्रो मायामा बेहोशी भए म. मन पराउनु दोष भए माया गर्नु दोष भए तिम्रो हर दुःखमा खुसी छर्छु म, केही नहोस् तिमीलाई बरु मर्छु म. तिम्रो हर दुःखमा खुसी छर्छु म,

र तपाईँ बाइक एक्सचेन्ज गर्ने सोचाइमा हुनुहुन्छ भने पनि मार्सल इम्पोरियमलाई सम्झन सक्नुहुनेछ। सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्सल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 0556 189, मोबाइल 98551. टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी बजार। फोन नम्बर 0556 561 057, मोबाइल 98551 169. स्टाइल परफॉर्मेंस रो माइलेज का लागी हीरो अब मात्र मार्शल इम्पोरियम मा। ए दाई एक पटक सुन्नुस् त। एकछिन नकराउनु न ल। यता सुन्नुस् न भनेको। प्लिज एकछिन नकराउनुस् न है। हैन दाई, अघि नै देखि त्यही घरमा लठ्ठ भएर हेरिराख्नु भएको छ, किन हो? हेर्नुस् न, त्यो घर भन्दा नि घरको आर्क सहितको झ्याल ढोका कति राम्रो र आकर्षक छ है। विकल्पका हरेक उत्पादनहरू आकर्षक र बलियो छ नि दाई। अझ हेर्नुस् त, त्यसको आधुनिक डिजाइन कस्तो राम्रो छ। तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब नेपालमै पहिलो पटक 70 वर्ष वारेन्टी र फ्री होम डेलिभरी सहित काठ र अन्य वस्तुका चौकोसहरू भन्दा कैयौं गुणा सस्तो, आकर्षक बलियो र आधुनिक डिजाइनका भरपर्दो झ्याल ढोका आर्क र भेन्टिलेसनका लागि एकपटक रत्ननगर 3 शान्ति चोकमा रहेको विकल्प कंक्रिट उद्योगलाई सम्झनुहोस्। सम्पर्क विकल्प कंक्रिट उद्योग रत्ननगर 3 शान्ति चोक चितवन। फोन नम्बर 0556 560 977, मोबाइल नम्बर 98551 169 77, 98551 65 433 र 98450 82 792, इमेल विकल्पकंक्रीट@gmail.com, वेबसाइट www.विकल्पकंक्रीट.com। वन वन्य जन्तु प्रकृति संरक्षणमा हाम्रो अभियान। रेडियो अर्पण 104.5 MHz। सबुदै रेडियो रेडियो अर्पण 104.5 MHz प्रस्तुति प्रोग्राम कलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ। र प्रोग्राम कलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको सोमबार दिउँसो 1 बजेको समाचारपछि करिब करिब 2 बजीसम्म। र प्रोग्रामभित्र रहेर हामीले नेपाली चलचित्रका 10 वटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर वर्गमा मात्र गएका नेपाली चलचित्रका 10 वटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। प्रोग्राम कलिउड काउन्ट नम्बर 10 पोजिसनदेखि नम्बर 5 पोजिसनसम्मको गीत यहाँले सुनिसक्नु भएको छ। अब पालो नम्बर 4 देखि नम्बर 1 पोजिसनको गीत सुने लाग्नुपर्ने हुन्छ। नम्बर 4 पोजिसनमा आइपुगेको छ माया गर ल। र माया गर लको कुराकानी गर्ने हो भने र यो चलचित्रले अब दर्शकलाई माया गर्दैछ। वैशाख 19 गतेबाट यो चलचित्रले दर्शकलाई माया गर्दैछ र अब दर्शकले यो चलचित्रलाई माया गर्छन् या गर्दैन त्यो पनि थाहा हुँदैछ। वैशाख 19 गते पछि नम्बर 4 पोजिसनमा मदन घिमिरेले निर्देशन गरेको नेपाली कथन चलचित्र माया गर लबाट टाइटल सङ्ग नम्बर 4। मनको बगैचामा तिमी फुलिरहेछौ, सपनीको सहर भरि डुलिरहेछ। बगैचामा तिमी फुलिरहेछौ, सपनीको सहर भरि डुलिरहेछौ। आई हेर आँखा, यहाँ तिम्रै चित्र छ, तिम्रो दिलको धड्कन मेरो छाती भित्र छ। माया गरला, ए माया गरला, यो माया पवित्र छ। माया गरला, यो माया पवित्र छ। ओके माया गर ल यहाँले गीत सुनिरहनु भएको छ माया गर ल नेपाली कथानक चलचित्र माया गर ल वैशाख 19 गतिबाट प्रदर्शनमा आउँदैछ र अब माया गर ल को विषयवस्तु भनेको लभ स्टोरी विषयवस्तुलाई चाहिँ सिनेमाले पर्दामा देखाउन खोजेको छ र मदन घिमिरे यस चलचित्रबाट अझ सफल हुने कुरामा विश्वास राखेका छन् अब के कस्तो हुने हो त्यो पनि हेर्न बाँकी छ र अब सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी नै छ माया गर ल बेस्ट अफ लक माया गर ललाई लाग्नु पनि हुन्छ नम्बर 3 पोजिसनमा आइपुगेको छ पलभरमै खुसी नेपाली कथन चलचित्र नोभेम्बर रेन र नोभेम्बर रेन आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो र यो चलचित्रबाट धेरैले आशा गरेका छन् र धेरै दर्शक जो नेपाली चलचित्रलाई माया गर्नुहुन्छ र ती सबै दर्शकले चाहिँ यो चलचित्र कहिले आउँछ भनी कुरिरहनु भएको छ अब आउँदो शुक्रबारबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ नम्बर 3 पोजिसनमा नेपाली कथन चलचित्र नोभेम्बर रेनबाट पलभरमै खुसी नम्बर 3 पलभोरमै खुसी नेपाली कथन चलचित्र नोभेम्बर रेनको यो गीत तपाईँले सुनिरहनु भएको छ र यो गीतले धेरैको मन पनि जितिराखेको छ र धेरैको मनमुटुमा बज्न सफल पनि राखेको छ र अब सिनेमाले के कस्तो गर्ने हो र सिनेमालाई कतिको मन पराउनुहुन्छ त्यो भने रिलिज भइसकेपछिको दिनहरूले बताउनेछ र यो चलचित्रमा आर्यन सिग्देल जो चकलेटी नायक हुन् र उनले पनि लगानी गरेका छन् भने सुभाष गिरीको पनि लगानी रहेको छ चलचित्र नोभेम्बर रेनमा र कलाकारको परिचय गराउने हो भने आर्यन सिग्देल सँगसँगै नम्रता श्रेष्ठको जोडीलाई पनि हामीले देख्न सक्छौँ अब यो दुवैको जोडी जम्ने हो कि होइन त्यो भने हेर्न बाँकी नै छ अल द बेस्ट चलचित्र नोभेम्बर रेनलाई लाग्नु पनि हुन्छ नम्बर 2 पोजिसनमा आइपुगेको छ मल्ले मल्लाई छु र साँच्चीकै मल्ले मल्लाई छोइराखेको छ किनकि यो चलचित्र प्रदर्शन भइराखेको छ अनि जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँबाट अत्यन्तै राम्रो प्रतिक्रिया पाइराखेको छ दर्शकले यो चलचित्रलाई अत्यन्तै मन पराइदिनु भएको छ नम्बर 2 पोजिसनमा मल्ले मल्लाई छुन्छबाट छुँदैमा चिनियो मान्छे हो कहिले काही मान्छे हो कहिले काही सोच्छु म पनि तिमीलाई नै ओढ्न पाऊँ तिम्रो काखको होसी रानी तिमीलाई नै ओढ्न पाऊँ तिम्रो काखको होसी रानी Oh बनायागन डुल्ला सक्छ है ओके तिम्रो मायामा म माथिएर लड्न सक्छु है त्यस्तै बोलको गीत यहाँले सुनिरहनु भएको छ नेपाली कथन चलचित्र मल्ले मल्लाई छुन्छ र यो चलचित्रले सबै दर्शकको मन छोइ राखेको छ माउथ पब्लिसिटी पाइराखेको छ र नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा सफलताको साथ यो चलचित्र दोस्रो सातामा प्रदर्शन भइराखेको छ अब लाग्नुपर्ने हुन्छ नम्बर वान पोजिसनमा लाग्नुभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर 10 पोजिसनदेखि नम्बर 2 पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर 10 बर्मा नम्बर 9 कबड्डी नम्बर 8 फिटगिरी नम्बर 7 डेली नम्बर 6 आदि बाटो नम्बर 5 माई प्रोमिस नम्बर 4 माया गर ल नम्बर 3 नोभेम्बर रेन र नम्बर 2 पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ मल्ले मलाई छुन्छ र नम्बर 1 पोजिसनमा आइपुगेको छ सबै फिल्मलाई तल धकल्दै नम्बर 1 पोजिसनमा आइपुगेको छ नाइन अफ भन्नु ल टु फेरि नाइन अफ भन्नु ल र नाइन अफ भन्नु ल पनि यतिखेर प्रदर्शन भइराखेको छ नानगढको गणेश चलचित्र मन्दिरमा त्यसै गरी पर्साको जनज्योति हलमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ भने देशव्यापी रूपमा यो चलचित्रले यो चलचित्र प्रदर्शन भइराखेको छ र जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँबाट राम्रो प्रतिक्रिया सँगसँगै व्यावसायिक सफलता बटुलिराखेको छ नम्बर 1 पोजिसनमा नाइन अफ भनुलाको गीत छोड्दै प्रोग्रामबाट छुटिनु पर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच र कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै नाइन अफ भनुला टुको फेरि नाइन अफ भनुला यो बोलको गीत छोड्दै म सागर पनि छुटिन्छु हवस् त नमस्कार नम्बर 1 आफ्नो मुखबाट पानी आइसक्यो खाइन्छ आज सप्र्याक सप्र्याक मासु भात मुछेर कङ्काली मिट्सबाट ल्याएको लोकल खसीको मासु भएपछि उहाँको पेट त अघाउला तर मन भने कहिले अघाउँदैन प्रत्यक्ष भेटनरी डाक्टरद्वारा परीक्षण गरिएको स्वच्छ सफा लोकल खसीको मासु कुखुराको मासु थोक तथा खुद्रा बिक्री गरिनुका साथै कङ्काली बाख्रा पालन फर्मद्वारा उत्पादित जिउँदो खसी बोका बिक्री गरिनुका साथै बाख्रा पालन गर्न चाहने किसानहरूको लागि निशुल्क परामर्श सेवा पनि उपलब्ध छ।